अब तो चेहरे से पर्दा हटा ले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल या इमाम, अल्लाह जल या इमाम, अल्लाह जल या इमाम। जुल्म से भर चुका है जमाना, है जरूरी बहुत तेरा आना। रात काली है दिन भी है काले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल या इमाम। तू मोहम्मद का नूर नजर है, तीरगी में नवेद सहल है। आके दामन में भर दे उजाले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल या इमाम। अदल क्या चीज है ये बता दे, जुल्म दुनिया से आकर मिटा दे। आ जा गोश नर जिसके पाले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल या इमाम। जितने भी अहले मकरोरिया हैं, जितने भी शिमर और हुरमुला हैं, सब तेरी तेग के हैं निवाले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल या इमाम। है दुखी रूह शाहे मदीना, गम से छलनी है जहरा कसीना। आके दोनों के दिल की दुआ ले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल या इमाम। पाँव में सबके बेड़ी पड़ी है, राह हक अब भी कांटों भरी है। याद कर पाए आबिद के छाले, आ भी जाने वाले अल्लाह जल या इमाम, अल्लाह जल सर ही सर हैं सरे नौ के नेजा, सारी दुनिया है अब शाम कूफा। कोई दिल को कहाँ तक संभाले, ابھی جانے والے اللہ جل یا امام اللہ جل یا امام آج بھی ننگ سر کا رما ہے بازوؤں میں ابھی رسما ہے سن دلے زار زینب کے نالے آ بھی جانے والے اللہ جل یا امام اللہ جل یا امام رسم اٹھی نہیں تشنگی کی اب بھی مشک سکینہ ہے سوکھی اب تو غازی کا پرچم اٹھا لے آ بھی جانے والے اللہ جل یا امام اللہ جل انتقام کے لے کر بلا کا ٹھنڈا ہو فاطمہ کا کلیجا اے حسن عسکری کے جیا لے آ بھی جانے والے اللہ جل شہناز کے ہے تمنا دیکھ لے جیتے جی تیرا چہرہ پردہ غیب میں رہنے والے آ بھی جانے والے اللہ جل یا زندگی نظر غم ہو رہی ہے میری بینائی کم ہو رہی ہے سن لے خورشید عصری کے نالے آ بھی جانے والے اللہ جل یا امام اللہ جل یا امام